तफसील देखिए, यसअलूना का वो सवाल करते हैं आपसे, वो कौन? सहाबाए कराम। आपसे मुराद नबी सल्लल्लाहु अलैहि वसल्लम है। क्या सवाल करते हैं? माजा युनफिकून, क्या कुछ वो खर्च करेंगे, उन्हें क्या कुछ खर्च करना चाहिए। याद रखिए, इल्म हासिल करने का एक बहुत बड़ा जरिया अच्छा सवाल है, लेकिन सवाल उस वक्त करना चाहिए जब बात पहले से कुछ मालूम कर ली जाए। महज सवालात से इल्म हासिल करना पसंदीदा नहीं। हमारे माशरे में आमतौर पर होता यह है कि लोग इल्म हासिल करने की तरफ तवज्जो नहीं देते हैं और ना ही उसके लिए वक्त निकालते हैं, लेकिन जो ही कोई इल्म वाला उन्हें नजर आता है तो फिर सवालों की एक भुछाड़ कर देते हैं। ऐसा करना नापसंदीदा है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने कसरत सवाल और कीलो काल से मना फरमाया, क्योंकि बसा औकात इंसान का सवाल किसी एक खास महदूद चीज के बारे में होता है और जवाब भी महदूद मिलता है, जिससे पूरी तरह एक चीज की पिक्चर वाजे नहीं होती। इसीलिए हम देखते हैं कि सहाबा कराम ने अगरचे सीखने के लिए सवाल किए, लेकिन उनकी तादाद कुछ बहुत ज्यादा नहीं। उनका तरीका क्या होता था? वो नबी सल्लल्लाहु अलैहि वसल्लम की महफिलों में आकर अदब और एहतराम और यकसुई के साथ बैठते, जो कुछ बताया जाता उसे सीखते समझते, आपके जाने के बाद बाहम इकट्ठे बैठकर मुजाकरा किया करते थे, डिस्कशन करते थे, और उससे वो पहलू मजीद वाजे हो जाते जो मसलन किसी एक के सुनने से रह गया हो या किसी भी तरह कोई बात समझने में दिक्कत पेश आई हो। और सवाल बहुत कम किया करते थे। कुरान पाक में इस तरह सवाल और जवाब के अंदाज में कुछ बातें बताई गई और ऐसे मकामात तकरीबन 17 हैं जहां एक सवाल किया गया फिर उसका जवाब दिया गया। यहां पर सवाल किस चीज के बारे में था कि क्या कुछ खर्च करें। सहाबे कराम के इस सवाल के बारे में आप जरा तवज्जो फरमाएं। इससे उनकी शख्सियत का अंदाजा होता है कि वो क्या पूछ रहे हैं, क्योंकि सवाल किसी शख्स की काबिलियत, जहानत और उसकी शख्सियत के परतों खोलने वाला होता है कि पूछने वाला क्या पूछ रहा है, इसके अंदर किस चीज की जस्तजू है, ये क्या चाहता है, ये क्या शौक रखता है। तो वो पूछ रहे हैं कि क्या कुछ खर्च करें, कहां खर्च करें, कैसे खर्च करें। कितना बेहतरीन सवाल है जो अमल पर उभार रहा है, जो इस बात की गवाही देता है कि सहाबा कराम बाअमल लोग थे, वो अमल करने के तरीके मालूम कर रहे हैं। और जैसा कि नबी सल्लल्लाहु अलैहि वसल्लम की मुतअद्दद अहादीस से, आपकी तालीमात से ये बात वाज़े हो चुकी थी कि आप उनको खर्च करने पर उभारा करते थे। मसलन चंद एक अहादीस माल खर्च करने के बारे में आप सल्लल्लाहु अलैहि वसल्लम से, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, दो खसलतें किसी ईमानदार आदमी में जमा नहीं हो सकती, एक बुखल और दूसरे बदअखलाकी। हजरत अबू जर बयान करते हैं कि मैं नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में गया, आप काबा के साये में बैठे हुए थे, जब मुझे देखा तो फरमाया, कसम है काबा के रब की, वो लोग बहुत नुकसान में हैं। मैंने कहा, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरे माँ बाप आप पर कुर्बान हो, वो कौन लोग हैं? फरमाया, वो लोग जो कसरत से रुपया जमा करते हैं, वो लोग नुकसान में हैं। سوائے ان لوگوں کے جو آگے پیچھے دائیں بائیں اپنے مال کو خرچ کرتے ہیں، یعنی مال والے نقصان میں ہیں، سوائے ان کے جو آگے پیچھے دائیں بائیں ہر طرف خرچ کرتے ہیں۔ اسی طرح آپ صلی اللہ علیہ وسلم نے دو لوگوں کو قابل رشک قرار دیا، ایک وہ شخص ہے جسے اللہ نے مال دیا ہو اور وہ دن رات اسے خیر کے کاموں میں خرچ کر رہا ہو، یعنی اگر انسان کسی کو آئیڈیالائز کرنا چاہے تو ایک وہ شخص ہے جسے اللہ نے مال دیا ہو اور وہ خیر میں خوب خرچ کرتا ہے، اور دوسرا وہ شخص جس کو اللہ نے علم دیا ہو اور وہ اسی طرح آگے پیچھے دائیں بائیں دن رات اس کو لٹاتا رہتا ہے۔ اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا، آدمی کہتا ہے میرا مال میرا مال، مگر اے بنی آدم تیرا مال کوئی نہیں سوائے اس کے جو تو نے کھا کر فنا کر دیا یا پہن کر گھسا دیا یا کار خیر پر صرف کر کے اسے جاری رکھا، باقی تیرا نہیں، باقی تو پھر وارثوں کا ہے۔ یہ ایک اور حدیث کے الفاظ ہیں، اور اس حدیث کو جو ابھی میں نے بیان کی مسلم نے روایت کی ہے۔ تو اس سے یہ پتہ چلتا ہے کہ قرآن پاک کی تعلیمات اور نبی صلی اللہ علیہ وسلم کی تعلیمات میں مال کے خرچ کرنے کی بہت تلقین کی جاتی تھی۔ تو جب صحابہ کرام نے یہ سب کچھ سنا اور دیکھا کہ مال خرچ کرنا بہت پسندیدہ ہے اور جمع کرنا ناپسندیدہ ہے، اور جمع کر کے صرف اپنی ذات پر ہی خرچ کرتے رہنا کوئی اچھی بات نہیں، تو پھر قدرتی طور پر سوال پیدا ہوا کہ کیا خرچ کریں، کہاں خرچ کریں؟ اس کا جواب یہاں دیا گیا، قل ما انفقتم من خیر، کہہ دیجئے جو بھی تم خیر میں سے خرچ کرو گے۔ تو یہاں خیر کا لفظ کس کے لیے استعمال ہو رہا ہے؟ مال کے لیے، یعنی مال برا نہیں، مال خیر ہے۔ تو تم خیر میں سے جو بھی خرچ کرو گے، کہاں خرچ کرو؟ سب سے پہلے کس کو دو؟ فللوالدین، والدین پہ خرچ کرو، والاقربین والیتامی والمساکین وابن السبیل، اس کے بعد والاقربین رشتہ داروں پہ خرچ کرو، پھر یتیموں پر کرو، پھر مسکینوں پہ کرو، وابن السبیل اور مسافروں پہ کرو۔ یہاں پر صدقات نافلہ کا ذکر ہے، یعنی مال خرچ کرنے میں جو نفل صدقہ ہوتا ہے اس کا ذکر ہے۔ وہ کیسے پتا چلا؟ اس لیے کہ زکوٰۃ والدین کو نہیں دی جا سکتی۔ تو یہاں پر زکوٰۃ کے خرچ کرنے کی بات نہیں ہو رہی، نفل صدقات کے خرچ کرنے کی بات ہو رہی ہے۔ اور پھر والدین کی بات اس لیے کی گئی کہ انسان پر سب سے بڑا حق اس کے ماں باپ کا ہے، اس لیے سب سے زیادہ انسان کو اس بارے میں کانشس ہونا چاہیے کہ میرے ماں باپ کی مالی حالت کیسی ہے۔ کسی کو بھی دینے سے پہلے سب سے پہلا دھیان ان کی طرف جانا چاہیے۔ اگر وہ کسی بھی چیز کے ضرورت مند ہیں، مثلا ان کو دوا چاہیے، علاج کے لیے پیسے چاہیے، یا کھانے پینے کے لیے چاہیے، یا کسی اور چیز میں، تو اولاد جب جوان ہو جائے کمانے لگے تو سب سے پہلے ان کی ضروریات پوری کرے، اور ان کو دینا بھی صدقہ ہے، ان کو دینا بھی اجر و ثواب ہے، کیونکہ اللہ تعالیٰ نے خود اس کا حکم دیا۔ پھر اسی طرح رشتہ داروں کو، پھر سوسائٹی کے مظلوم لوگوں کو، محروم لوگوں کو۔ پھر یہاں یہ بات بھی یاد رکھیے کہ یہ انفرادی طور پر اپنی پسند اور مرضی سے انسان جو کچھ دینا چاہے ان صدقات کا ذکر ہے، یعنی انفرادی صدقات کا ذکر ہے کہ کوئی اپنی مرضی سے کہیں کسی بھی ضرورت مند کو دیکھتا ہے تو اس کو دے۔ اس کے بعد جہاں زکوٰۃ کا حکم آئے گا تو وہاں پر آپ دیکھیں گے اجتماعی مصارف بھی بیان ہوں گے۔ ایک اور دلچسپ بات یہ ہے کہ یہاں پر یہ نہیں کہا گیا کہ اپنی ذات پر خرچ کرو، حالانکہ خود پر خرچ کرنا بھی کیا ہے، نیکی کی بات ہے، اپنی ضروریات پوری کرنا، لیکن اپنی ذات پہ تو ہر کوئی خرچ کرتا ہے، اس کے لیے کہنے کی ضرورت نہیں۔ اسی طرح آپ نے دیکھا یہ بھی نہیں کہا گیا کہ بیوی بچوں پہ خرچ کرو، کیونکہ وہ بھی انسان اپنے شوق سے کرتا ہے، اور ویسے بھی اقربین میں پھر سارے دوسرے آ ہی جاتے ہیں رشتہ دار جن کا یہاں لفظاً ذکر نہیں ہے. پھر اسی طرح آپ دیکھ رہے ہیں کہ یہاں یہ بھی نہیں کہا گیا کہ تم اپنے سامان آرائش پہ خرچ کرو, تعیشات پہ خرچ کرو, لگژریز پہ خرچ کرو, یہ حکم نہیں دیا جا رہا. اس کے بارے میں حضرت میمون بن مہران کہتے ہیں جو وہ اس آیت کی تلاوت کر رہے تھے, تلاوت کر کے فرمایا, مال خرچ کرنے کی ان جگہوں میں نہ طبلہ سارنگی کا ذکر ہے اور نہ تصویروں اور دیواروں پر لٹکائے جانے والے آرائشی پردوں کا. لیکن آج ہم اپنا طرز عمل دیکھتے ہیں تو کیا ہے؟ اگر کوئی پوچھے کہ کیا خرچ کریں, یا جب آپ سوچتے ہیں اچھا اتنے پیسے ہو گئے ہیں اب میں کیا خریدوں, تو آپ کے دل میں کیا خیال آتا ہے اب کہاں لگاؤں؟ اپنی اپنی لسٹ بنائے نا, میں کہاں کہاں مال خرچ کرتی ہوں, لکھیے. اصل میں جیسے میں روز کہتی ہوں نا کہ قرآن ایک آئینہ ہے, اور اپنے آپ کو دیکھیے یہ کیا کہہ رہا ہے, ہم کیا کر رہے ہیں, تبھی قرآن پڑھنے کا فائدہ ہے نا. ورنہ تو پھر آپ گھر میں بھی بیٹھ کے کوئی تفسیر پڑھ لیتے اور آپ کو بہت سی معلومات ہو جاتی. تو ہم یہ روز پڑھ اس لیے رہے ہیں کہ دیکھیں کہ جو اللہ تعالیٰ فرما رہے ہیں وہ ہم کر رہے ہیں. کیا ہم اپنے ماں باپ کو خوشی سے دیتے ہیں؟ کیا اپنے رشتہ داروں پہ خرچ کرتے ہیں؟ کیا یتیموں اور مسکینوں کے لیے بھی کبھی کچھ دیا, خیال آیا کبھی؟ یا اپنی ہی دنیا میں گم ہے؟ کیا ہم مسافروں کے لیے کچھ خرچ کرتے ہیں؟ تو اپنے بارے میں خود سوال کیجئے کہ میں کہاں کہاں خرچ کرتی ہوں یا خرچ کرنا پسند کرتی ہوں. چلیے, آپ میں سے بہت سی بچیاں خود نہیں ارن کرتی ہوں گی, ان کو ماں باپ جیب خرچ دیتے ہوں گے. یا بہت سی خواتین ارن نہیں کرتی کہ شوہر ان کو جیب خرچ دیتے ہوں گے, یا وہ ویسے ان کی جیب سے نکال لیتی ہوں گی. تو ان دونوں صورتوں میں جب بھی پیسہ ہاتھ میں آتا ہے تو اپنے آپ سے پوچھئے کہاں خرچ کرنے کو دل چاہتا ہے, کیا لینے کو دل چاہتا ہے, جیولری, کپڑے, میک اپ, ڈیکوریشن پیسز, وٹ ایور. کیونکہ کسی بھی قوم کی ترقی اور کسی بھی قوم کی حالت کا اندازہ اس سے لگایا جاتا ہے کہ وہ کیا خرچ کرتی ہے, کتنا خرچ کرتی ہے, کہاں خرچ کرتی ہے. کیونکہ مال جو ہے اللہ تعالیٰ قرآن پاک میں اس کو زندگی گزارنے کا ذریعہ قرار دیتے ہیں کہ اس سے تمہاری زندگی قائم ہے. تو دیکھو کہاں لگاتے ہیں. کہ اللہ تعالیٰ کیا چاہتے ہیں, کہاں کس کس کو دو, والدین کو, اقربین کو, یتامہ, مساکین, وابن السبیل کو. اور ہم کیا کیا کرتے ہیں؟ اپنی شاپنگ لسٹ بنائیے. کپڑوں پہ نمبر ون کراکری, گھر کو بیوٹیفائی کرنے کے لیے, خود کو بیوٹیفائی کرنے کے لیے زیورات, آرٹیفیشل ہوں یا سونے کے ہوں, میچنگ کے لیے پارلر, بچوں کی تعلیم اچھی چیز ہے, یعنی گھروں کو, اپنے کمروں کو, اپنی چیزوں کو بیوٹیفائی کرنے کے لیے, ریسٹورینٹ, آؤٹنگ. بعض اوقات محض شو آف کرنے کے لیے کہ اگر کسی نے کچھ خریدا ہے تو میں اس سے بڑھ کر خرید کر دکھاتی ہوں, محض ضرورت بھی نہیں ہوتی. ایک تو ہوتا ہے نا کہ ضروریات, اور ایک ہوتا ہے تعیشات, اور ایک ہوتا ہے محض مقابلہ. اپنی خود نمائی کے لیے دعوتیں بڑی بڑی کر کے خرچ کرنا. ابھی مجھے کل ہی کسی نے بتایا کہ کہیں شادی ہو رہی تھی تو شاید دلہن کی ماں نے پہلے دن ڈائمنڈ کا سیٹ پہنا, تو جو دلہا کی ماں تھی اس نے اگلے دن ولیمے پہ راتوں رات 45 لاکھ کا ڈائمنڈ کا سیٹ خریدا, صرف دکھانے کے لیے کہ جو لڑکی کی ماں نے پہنا میں اس سے زیادہ پہن کر دکھاؤں گی. یہ خرچ ہو رہا ہے ہمارے ہاں. فوٹوگرافی پہ, میوزک, ویڈیوز, بسنت پہ, ویلنٹائن ڈے, کارڈز. کارڈز کی بھی کوئی انتہا نہیں رہی. یعنی اللہ نے ہمیں خود ٹیلنٹ دیا ہے, لکھنے کی توفیق دی ہے, تھوڑی بہت ड्राइंग की तौफीक दी है, लेकिन अपना टैलेंट तो सब रख दिया है, जमा करा दिया है कहीं, और सिर्फ लोगों के बने बनाए कार्ड लेके बस खरीद के आगे दे देते। मुझे समझ नहीं आती बसा औकात कि हमारे वो जो किसी ने लिख के छापा होता है उसमें हमारे जज्बात क्या होते हैं। कभी तो पढ़ते भी नहीं कि वो क्या लिखा हुआ है, बस बाहर से शक्ल देखी, अच्छा कार्ड, अपना नीचे नाम लिख दिया और दे दिया आगे। ये कैसी मोहब्बत है जब आपके दिल से कोई अल्फाज ही नहीं निकले किसी के लिए, कोई जज्बात का इजहार नहीं, कोई दो बोल नहीं मीठे लिखे आपने और दूसरों की छपी हुई चीजें अंधाधुन आगे दे दी। इंटरनेट के आवर्स खरीदने पे और बेकार में बैठ के टाइम जाया करने पे। इंटरनेट तो बहुत मुफीद चीज है, लेकिन हम उसको आमतौर पर महज चैटिंग के लिए और बेकार चीजों के लिए इस्तेमाल करते हैं। मोबाइल, और मोबाइल भी जरूरत के तहत नहीं, महज गपशप, शो ऑफ। बसा औकात महज शौकिया कुछ कोर्सेज करना बड़ी भारी फीसें देकर, जिनका कभी जिंदगी भर कोई इस्तेमाल ना हो, महज टाइम पास करने के लिए। शादियों के लिए बसा औकात अपनी हैसियत से बढ़कर ऐसी जगह बुक कराई जाती हैं जिसमें मकरूज भी हो जाते हैं मगर महज दिखावे के लिए खर्च करते रहते। जहेज पर क्लबों की मेंबरशिप के लिए बसा औकात लाखों रुपए खर्च किए जाते हैं, हालांकि वहां जाने का वक्त ही नहीं। हर साल गाड़ी का नया मॉडल, वो भी महज दिखावा। गैर जरूरी ट्रैवलिंग, बस ऐसे ही ड्राइव कर रहे हैं, घूम रहे हैं, फिर रहे हैं इधर से उधर, ना कोई मकसद, ना मतलब, ना कुछ सीखना, ना सिखाना, ना कोई इबरत। बसा औकात नीलामियां जो होती हैं और बड़ी बड़ी पेंटिंग्स खरीदी जाती हैं लाखों करोड़ों में, बगैर किसी मकसद के, महज वो भी शो ऑफ करने के लिए होता है। महज एक रात दुल्हन की तैयारी पर बसा औकात हजारों रुपए खर्च किए जाते हैं। शादी का तो पूरा आप एक वो अलग बना सकते हैं कि एक ड्रेस के ऊपर कितना खर्च कर रहे हैं। एंटीक्स पर, सिर्फ एंटीक्स के शौक में पुरानी चीजें घर में ले आते हैं और उस पर हजारों रुपए खर्च कर देते हैं। क्रिकेटर्स और फिल्म स्टार्स और बड़े बड़े जो हीरोज हैं उनके पोस्टर्स और उनके जो सिग्नेचर्स के साथ उनकी जो चीजें हैं उनको खरीदना है। बच्चों के ऊपर गैर जरूरी तौर पर खर्च करते जाना, उनके टॉयज महंगे महंगे खरीदना, यानी तालीमी चीजें नहीं, महज तफरीही चीजें जो कभी वो उठाएं और फेंक दें, तोड़ फोड़ दें। म्यूजिकल इवनिंग्स के टिकट्स पे हजारों रुपए खर्च करते हैं। डिजाइनर्स के लेबल्स की चीजें लेने के लिए हजारों रुपए में वो खरीदते हैं। मतलब एक आम पर्स जो किसी ब्रांड का हो उसकी बजाय डिजाइनर्स का खरीदने पर कई गुना एक्स्ट्रा कीमत उस पर अदा करते हैं। खुद अपनी जरूरत और अपनी मर्जी का कपड़ा सिलवाने की बजाय बुटीक्स पर, ये कह रही है कि मैं किसी जगह पर गई हूं तो वहां पर एक बच्चे की सालगिरह मनाने के लिए 2 दिन का फंक्शन हो रहा था। तफरीही पार्क्स में कभी कभार जाने की बजाय एक आदतन या रूटीन के तहत जाना। रेस्टोरेंट्स वगैरह में महज जबान के जायके के लिए, यानी एक खाना जो आप सेहतमंद तरीके से घर में पका सकते हैं उसकी बजाय महज एक आदत के तौर पर बाहर खाना। शादियों के मौके पर भी अननेसेसरी डेकोरेशन, यानी डेकोरेशन मना नहीं है मगर अननेसेसरी डेकोरेशन जो है उस पर हजारों रुपया। लाइटिंग पर, हमारे यहाँ आप देखिए कि पानी खत्म हो रहा है, बिजली पैदा होनी बंद हो रही है, पैदावारी जरूरियात के लिए बिजली नहीं है, लेकिन आप देखें कि बहुत सी जगहों पर, मैंने काफी ट्रेवल किया है उससे मैंने देखा कि कई जगहों पर रात के वक्त दरख्तों पर लाइटें लगी हुई है, तो मुझे समझ में नहीं आया कि ये किस मकसद के लिए लाइटें लगी हुई हैं। और कई जगह पर तो मुस्तकिल तौर पर लोगों ने ऐसी लाइट्स दरख्तों पर लगा रखी हैं और उसका मुझे पर्पस समझ नहीं आता कि ये गर्ज क्या है। फन के नाम पर, जस्ट फॉर एंजॉयमेंट, मसलन ये कि गुड्डा गुड्डी की शादी की और उस पर हजारों रुपए लगा दिए। कहते कि इनके नेबर में किसी ने तोता तोती की शादी की, बर्ड्स की शादियां हो रही हैं। ये सब कुछ क्या जाहिर करता है कि हमारी कौम के पास कोई मकसद नहीं है, कोई काम नहीं है। और दूसरी तरफ आप देखें गुर्बत, भूख, इफलास, तालीम नहीं, सड़कें टूटी हुई हैं, सहूलियात जिंदगी नहीं, जरूरियात जिंदगी नहीं, और फिर उम्मतन वसतन का किरदार, दीन के लिए खर्च करना, वो तो बहुत पीछे चला गया। कहते कि किसी के यहाँ लड़कियों की शादियां नहीं हो रही थी, तो उन्हें ये टोटका बताया गया कि वो गुड्डी गुड्डे की शादी करें घर में, तो उससे फिर उनकी शादी भी हो जाएगी। स्पोर्ट्स होती हैं आमतौर पर इसलिए कि इंसान सेहतमंद रहे, लेकिन वो भी बहुत हद तक माल को खर्च करने का जरिया बन गया। अगर आपके पास माल नहीं तो आप कुछ खेल कूद ही नहीं सकते। रेस और जुआ, जुआ खेलने में और बसावकत गार्डनिंग में भी महज एक दूसरे के मुकाबले के लिए हजारों रुपए खर्च कर दिए जाते हैं। यानी गार्डनिंग अच्छा है, आप सब्जियां लगाएं, आप कुछ खाने पीने की चीजें भी लगाएं, लेकिन महज मुकाबले के लिए हजारों रुपए खर्च करते चले जाना, जबकि दूसरी तरफ लोग जो है उनके पास स्कूल नहीं, किताबें नहीं, फर्नीचर नहीं, स्कूल में बिजली नहीं। मुझे एक स्कूल में जाने का इत्तेफाक हुआ कि मैंने अपनी आंखों से बच्चों को दरख्त के नीचे बैठ के पढ़ते देखा। उस स्कूल में मेरा लेक्चर था और जब मैं दाखिल हुई तो मैंने देखा कि मुख्तलिफ जगहों पर टोलियां बैठी हुई हैं और बाहर ओपन में बैठ के टीचर उनको पढ़ा रही है, क्योंकि कमरों की कमी है। तो अब आप देखें कि सदका जारिया के लिए कितनी तलकीन की गई। क्या किसी साहिब दिल के पास ये नहीं है कि वो जाकर किसी स्कूल में वॉलंटरली एक कमरा बनवा दे, कहीं छत डलवा दे, दो चार लोग शहर के मिल जाएं और स्कूलों की हालत दुरुस्त कर दें। लेकिन हमारी उस तरफ तवज्जो ही नहीं है। बच्चों को महज दिखावे के लिए बसा औकात महंगे से महंगे स्कूल में पढ़वाना, यानी तालीम के लिए नहीं, दूसरों पर रोक जमाने के लिए या मुकाबले के तौर पर। बसा औकात शादियों के लिए जो कार्ड छपते हैं, महज कार्ड हजारों रुपए में है। ये देखिए मेरे पास एक सैंपल है, ये एक कार्ड है, शादी का इनविटेशन है, ये लेदर बैग है, इसके अंदर ये कौन है, महज केमिकल से भरी हुई, ये पता नहीं क्या बोलते हैं, मेहंदी नहीं है ये, इसको मेहंदी कहना मेहंदी की तौहीन है, ग्लिटर। ये भी साथ भेजा है कि जो भी लड़के आए वो ये मेहंदी के दिन ओढ़ कर आए। फिर ये भी लेदर का है और इसके अंदर फिर कई एक कार्ड्स हैं और बहुत पढ़े लिखे, बहुत समझदार। शादी गुजरने के बाद फिर शादी की जो सालगिरह मनाई जाती है, वेडिंग एनिवर्सरी की जाती है, उस पर भी बसा औकात ऐसा ही खर्च किया जाता है जैसे शादी दोबारा हो रही हो। अभी ये बता रही है कि 40 साल की खातून जो है वो वेडिंग एनिवर्सरी पर बाकायदा दुल्हन बनी और इसी तरह गेस्ट वगैरह सब आए। हम किधर जा रहे हैं? मैयत की रसूमात पे आप देखिए, जीने वालों पे भी इतने खर्च करने का जवाब नहीं निकलता, कहां ये कि मरने वालों पे हजारों रुपए खर्च कर दिए जाएं। यानी पहले शादी पे वीडियो बनती थी, अब मैयत की भी वीडियो बनाई जा रही है। जादू, तावीज, गंडे और इन पर हजारों रुपए दिए जाते हैं। शराब, अब देखिए कि शराब पार्टियां जो होती हैं, ये बता रही है कि एक शराब की बोतल बसा औकात 15,000 रुपए में मिलती है और सिर्फ दिखाने के लिए उस पर खर्च किया जा रहा है। हाथ दिखाने, पामिस्ट्री, कुत्तों की लड़ाई पे जो डिनर होते हैं उनका क्या जवाब बनता है, मुर्गे की लड़ाई पर। अब आप खुद सोचिए कि कुरान क्या कह रहा है। सहाबाए कराम ने जब पूछा क्या कुछ खर्च करें, तो जो तफसीलात बताई गई वो क्या थी, माँ बाप का हाल पूछो, उनकी जरूरियात पूरी करो। आज कितने ही माँ बाप हॉस्पिटल्स में पड़े हैं, दवाइयां न होने की वजह से सिसक रहे हैं बुढ़ापे में, प्रॉपर केयर, प्रॉपर फूड न होने की वजह से परेशान हैं, लेकिन औलाद है इसी पैसे को अपने तायुशात में उड़ा रही है। वल अकरबीन, रिश्तेदार, उनकी तालीम, उनकी सेहत, उनकी जरूरियात, यतीम बच्चे, मिस्कीन, मोहताज, वबन सबील, मुसाफिर। कहा जाता है कि हजरत शेख अब्दुल कादिर जिलानी से एक मरतबा जुमे के दिन जामे मस्जिद में एक अमीर सौदागर ने अर्ज किया कि जकात के अलावा मैं सदकात और खैरात की नीयत से अल्लाह की राह में कुछ देना चाहता हूँ, मगर मुझे मुस्तहिक और गैर मुस्तहिक की शनाख्त नहीं, आप बताइए कि मैं किसको दूं। आपने फरमाया, तुम उसको दो जो तुम्हारे ख्याल में मुस्तहिक हो और उसको भी दो जो गैर मुस्तहिक हो, यानी जो डिजर्व नहीं करता उसको भी दे दो, ताकि अल्लाह ताला तुझको वो दे जिसका तू मुस्तहिक है और वो भी दे जिसका तू मुस्तहिक नहीं। کیا اللہ تعالیٰ جب ہمیں دیتے ہیں تو وہ یہ دیکھتے ہیں کہ ہم مستحق ہیں کہ نہیں؟ پیچھے پڑھا نا آپ نے، یرزق من یشاء بغیر حساب، وہ تو حساب کر کر کے نہیں دیتا، لیکن ہم جب کسی کو بھی کچھ دینے لگتے ہیں تو پہلے سارا اس کا نسب نامہ اور اس کی ساری تفصیلات دیکھتے ہیں کہ پیچھے سے کیا حیثیت اور حقیقت ہے، دیں یا نہ دیں۔ ایک اخبار میں ایک رپورٹ چھپی ہے جس کے مطابق لاہور میں بسنت پر اس بار 1 سے 2 بلین روپے خرچ ہوئے ہیں۔ اور اسی طرح ایک شادی میں لاہور میں دلہے کو سونے کے تاروں سے بنا ہوا سہرا پہنایا گیا ہے۔ یسألونک ماذا ینفقون، یہ پوچھتے ہیں کیا کچھ خرچ کریں۔ قل ما انفقتم من خیر، کہہ دیجئے جو بھی تم خرچ کرو مال میں سے، فللوالدین والاقربین والیتاما والمساکین وابن السبیل، جواب دیجئے کہ جو مال بھی تم خرچ کرو اپنے والدین پر، رشتہ داروں پر، یتیموں اور مسکینوں اور مسافروں پہ خرچ کرو۔ وما تفعلوا من خیر فإن اللہ به علیم، تو جو بھی نیکی میں سے تم کرو گے تو یقیناً اللہ اس کو جانتا ہے۔ یعنی چند ایک مقامات بتانے کے بعد کیا حکم دیا گیا؟ اپنی عقل سے سوچو، دیکھو کہاں کیا خرچ کرنا چاہیے، اور پھر اس کا اجر بتا دیا گیا۔ تم نیکی کا کوئی بھی جو کام کرو گے، مال کے ساتھ یا اس کے علاوہ کوئی بھی خیر و بھلائی کا جو کام کرو گے، یاد رکھو اللہ اس کو جانتا ہے۔ یعنی محض ان مدات میں، مدات سے مراد یعنی ان جگہوں پر ہی خرچ کرنا نیکی نہیں، کہ یہ 4-5 جگہ ہی نہیں، بلکہ ان کے علاوہ بھی نیکی کے مقام دیکھو۔ اور جس کے پاس مال نہ ہو، جو ان جگہوں پر بھی خرچ کرنے کی صلاحیت نہ رکھتا ہو، تو وہ بھی نیکی سے محروم نہ رہے، وہ مال کے علاوہ جو نیکی بھی کر سکے کرتا جائے۔ مال خرچ کرنا بھی نیکی ہے، لیکن اگر یہ نہ کر سکو تو جو بھی تم کرو گے اس کا اجر پاؤ گے۔ کسی اور کو پتا چلے یا نہ چلے، اللہ تعالیٰ اس کو خوب جانتا ہے، اللہ تعالیٰ کو وہ پتہ چل جاتی ہے۔ تو گویا نیکی کا ایک ذہن تیار کیا جا رہا ہے، خیر اور بھلائی کی سوچ دی جا رہی ہے، اور جو بھی تم کرو گے، کچھ بھی تم کرو گے، وہ سب اللہ تعالیٰ کے ریکارڈ میں آ جائے گا۔ ایک حدیث میں آتا ہے، حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، اگر قیامت آ جائے اور تم میں سے کسی کے ہاتھ میں کوئی کھجور کا پودا ہو اور وہ قیامت کے پوری طرح قائم ہونے سے پہلے اس پودے کو لگا سکتا ہو تو لگا دے، کیونکہ اسے اس کا اجر ملے گا۔ یعنی مومن نیکی کے لیے انتظار نہیں کرتا اور نیکی میں تاخیر نہیں کرتا، وہ تو نیکی کا موقع تلاش کرتا ہے، اور تھوڑے سے تھوڑے وقت میں بھی اگر کوئی نیکی کا کام کرنے کا موقع مل جائے تو کر گزرتا ہے۔ آپ خود سوچیں کہ قیامت قائم ہو رہی ہے، دنیا ختم ہو رہی ہے، اور ایک مومن پودا لگانے کا سوچ رہا ہے، اور وہ یہ سوچ کے بیٹھ نہیں جاتا اب تو قیامت ہی آ جانی، کیا فائدہ، پھینکو اس کو، چلو تم بھی چھوڑو اب، نہیں چھوڑو نہیں، اب بھی کر لو۔ بسا اوقات کیا ہوتا ہے کہ ہمارے پاس نیکی کرنے کا ایک موقع ہوتا ہے، لیکن محض ہم انتظار میں گنوا دیتے ہیں، ہم کہتے ہیں اچھا ابھی ٹائم نہیں ہوا، ابھی 10 منٹ ہے، میں اس میں تو ذرا تھوڑا اور ریلیکس کر لوں، پھر اٹھوں گی تو کوئی کام کر لوں گی۔ ہم ٹائم مینجمنٹ سیکھیں،